यस अर्पण स्थानीय समाचारको साथमा शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर 0556562290 रङ रोगन सेनेटरी टोयलेट बाथरूम का फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोल को व्यवस्था का साथै एसएन पेट्स को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ। मल्टीलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी 5 विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टीलर्निङ एकाडेमी खैरानी 4 पर्सा नारायणी डेभलपमेन्ट बैङ्कको माथि मोबाइल 9845146174। नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 MHz इन्टरनेट अनलाइनमा www.radioarpan.com.np संसारभरिकै साथ सुनिरहनु भएको साँझ 6:30 बजेको अर्पण स्थानीय समाचारमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल। अब स्थानीय समाचार विस्तारमा। दोस्रो पटक चोरी शिकार सुन्ने वर्ष मनाएको तीन साता नबित्दै तस्करले चितवन नेकुञ्जको मध्यवर्ती क्षेत्रमा गैंडा मारेका छन्। नेकुञ्जका प्रवक्ता तथा सहायक संरक्षण अधिकृत टीकाराम पौडेलका अनुसार प्रस्तावित दोबान मध्यवर्ती सामुदायिक वनको ध्रुव भन्ने स्थानमा गैंडा मारिएको हो। पौडेलका अनुसार शुक्रबार मध्यरातमा गोली पड्केको आवाज सुनिएको थियो। खोजतलाशका क्रममा आज बिहान ध्रुवमा गोली लागेर मृत गैंडा भेटिएको थियो। गैंडाको खाक तस्करले लकेका छन्। तीन साता निकुञ्जले सौराहमा दोस्रो पटक चोरी शिकार सुन्ने वर्ष मनाएको थियो। निकुञ्जका अनुसार 2059 फागुन पाँच गते पछि तस्करले गैंडा मार्न सकेका थिएनन्। त्यस यता कर्मचारी र निकुञ्ज सेनाको सबैले प्रशंसा गर्दै आएका थिए। पूर्वी चितवनको पञ्चकन्या सामुदायिक वनमा बाघको आक्रमणमा परि आज बिहान एकजना घाइते भएका छन्। बिहान 9:30 बजेतिर घाँस काट्ने क्रममा वनको मणिखोला नजिकै बाघले आक्रमण गर्दा रत्नगर 10 का अन्दाजी 23 वर्षीय कल्याण रोका घाइते भएका हुन्। बाघको आक्रमणबाट रोकाको टाउको र ढाडमा चोट लागेको छ। उनको स्थानीय मेडिकलमा उपचार भइरहेको परिवारले जनाएको छ। नेपाल निजामती कर्मचारी युनियनको छैटौं राष्ट्रिय महाधिवेशन वैशाख 28 गतेदेखि चितवनमा हुने भएको छ। महाधिवेशनमा देशभरका प्रतिनिधि र पर्यवेक्षक गरी 1000 जना सहभागी हुने युनियन चितवनका नवनिर्वाचित अध्यक्ष कृष्ण प्रसाद पराजुरीले जानकारी दिनुभयो। रत्नगरको होटल स्टार बेनकुटमा हुने महाधिवेशन वैशाख 28 गतेदेखि 30 गतेसम्म चल्नेछ। पूर्वी चितवनको रत्नगरमा हुने महाधिवेशनले नयाँ केन्द्रीय नेतृत्व चयन गर्नेछ। 75 सदस्य रहेको युनियनको कार्य समिति विधान संशोधन पछि केही संख्या बढ़ाइएको पराजुलीले बताउनुभयो। महाधिवेशनको 28 गते प्रधानमन्त्री सुशील कोइरालाले उद्घाटन गर्ने कार्यक्रम तय भएको पराजुलीले जानकारी दिनुभयो। महाधिवेशनमा चितवनबाट 5 जना प्रतिनिधि सहभागी हुनेछन्। प्रतिनिधि चयनका लागि शुक्रबार मतदान भएको थियो। मतदानबाट राजेन्द्र मैनाले, नोदनाथ लामिछाने, नन्दा पौडेल, लदर अर्याल र रामभद्र पण्डित केन्द्रीय प्रतिनिधिका लागि चयन भएका हुन्। युनियनको जिल्ला अधिवेशनले शुक्रबार कृष्ण प्रसाद पराजुलीको अध्यक्षतामा 17 सदस्यीय कार्य समिति चयन गरेको थियो। पूर्वी चितवनको वीरेन्द्रनगर गाविसमा सञ्चालन भएका साक्षर कक्षा सन्तोषजनक रहेको पाइएको छ। साक्षर कक्षा सञ्चालनको जिम्मा पाएको नागरिक सचेतना केन्द्रले आज वीरेन्द्रनगरमा आयोजना गरेको साक्षर अभियान सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा साक्षर कक्षाका निरीक्षकहरूको प्रतिवेदनमा कक्षा सन्तोषजनक रहेको पाइएको हो। गाविसका 9 वटा ओडामा खटिएका अडचना, निरीक्षकहरूले आफ्नो कक्षामा भएका प्रगति र कमी कमजोरीका विषयमा प्रतिवेदन पेश गरेका थिए। कार्यक्रममा प्रतिवेदन पेश गर्दै साक्षर कक्षा निरीक्षक दिला कुमारी तिवारीले आफूले निरीक्षण गर्ने 10 वटा कक्षा मध्ये 2-3 वटा कक्षा राम्रो नभए पनि अन्य कक्षाहरू भने उत्कृष्ट रहेको बताउनुभयो। केही कक्षाहरूमा सहभागीहरू नियमित नहुने गरेको तर कक्षामा नियमित हुनेहरूमा उत्साह भने रहेको आफूले पाएको उहाँले बताउनुभयो। नियमित नहुनेहरूमा सिक्ने इच्छा हुँदाहुँदै पनि घरको काम, समय अपाग र शैक्षिक सामग्रीको अभावका कारण समस्या रहेको तिवारीले बताउनुभयो। निरीक्षकहरूका अनुसार पहिलो निरीक्षणका क्रममा सहभागी घटेको, दोस्रोमा बढेको र तेस्रो पटक अनुगमन गर्दा फेरि सहभागीहरू घटेका छन्। त्यस्तै वीरेन्द्रनगर दुईको साक्षर कक्षाका निरीक्षक एम कला तिमल सिन्हाले शुरूमा भर्ना भएका मध्ये अहिले सहभागी केही कम भएको जानकारी दिनुभयो। कक्षामा सहभागी भएकाहरू पनि नियमित नभएको उहाँले बताउनुभयो। घरको कामका कारण र पढ्दा आँखाको समस्या हुने गर्दा उनीहरू नियमित नआएको उहाँले बताउनुभयो। वीरेन्द्रनगर गाविसमा सञ्चालन भइरहेका साक्षरता कक्षामा 82 वर्ष सम्मका वृद्ध वृद्धा पनि सहभागी छन्। कार्यक्रममा निरीक्षक अस्मिता श्रेष्ठले आफ्नो क्षेत्रमा सहभागीहरूमा सिक्न र पढ्न पाउँदा खुशी देखिएको र उनीहरू सक्रिय भएर पढेको पाइएको बताउनुभयो। त्यस्तै वीरेन्द्रनगर चारमा कक्षा निरीक्षणको जिम्मा पाएकी शान्ता थपलियाले बस्ने ठाउँ राम्रो नहुनु, ब्ल्याकबोर्डमा लेखिएका अक्षर राम्रोसँग नदेखिनु लगायतका समस्याका कारण केही अस्वस्थता रहेको आफूले पाएको बताउनुभयो। कार्यक्रममा जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले विभिन्न समस्यासँग जुधेर सन् 2015 चितवनलाई साक्षर जिल्ला घोषणा गर्ने अभियान चलिरहेकाले सबैको सहयोग आवश्यक रहने हुँदा सहयोगका लागि आग्रह गर्नुभयो। केन्द्रका अध्यक्ष शिवराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा वीरेन्द्रनगर गाविसका सचिव गणेश केवाली, बर्मनगर माविका प्रधान अध्यापक हरिप्रसाद गजुरेल, निवृत्त शिक्षक सिद्धराज लेखक, श्रोत व्यक्ति सोमनाथ तिवारी, नेपाली कंग्रेस गाउँ सभापति मुरारी सिलवाल, वडा नम्बर 4 की नागरिक सचेतना केन्द्रकी संयोजक शशि थपलिया लगायतले मन्तव्य राखेका थिए। वीरेन्द्रनगर गाविसमा 2160 जना निरीक्षकलाई साक्षर बनाउने लक्ष्य लिएको छ। गत चैत्र 16 गतेदेखि सो गाविसमा निरीक्षकहरूलाई साक्षर बनाउन 80 वटा साक्षर कक्षा सञ्चालन भइरहेको छ। चितवन जिल्लाको चित नम्बर 4 उपनिर्वाचनका लागि 5,000 मतदाता थपिएका छन्। अघिल्लो निर्वाचनमा 59,000 मतदाता रहेको सो क्षेत्रमा गएको 6 दिन गाउँमै मतदाता नामावली संकलन गर्दा 5,000 नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले बताउनुभयो। वैशाख 14 19 गतेसम्म मतदाता नामावली संकलन गरिएको हो। नामावली संकलनका लागि 16 समूह परिचालन गरी 2 चरणमा मतदाता नामावली संकलन गरिएको थियो। चितवनमा हुन लागेको उपनिर्वाचनमा विद्युतीय मेसिनबाट मतदान गर्न लागिएकाले प्रचारका कार्यक्रम समेत शुरू भएको छ। आगामी असार 8 चितवन क्षेत्र नम्बर 4 लगाएर देशका विभिन्न 4 क्षेत्रमा निर्वाचन गर्न लागिएको हो। जिल्लाको क्षेत्र नम्बर 4 नेपाली कंग्रेस सभापति तथा प्रधानमन्त्री सुशील कोइराला विजयी हुनुभएको थियो। उहाँले चितवनबाट राजीनामा दिएकाले उपनिर्वाचन हुन लागेको हो। सो निर्वाचनका लागि कार्यालयले 31 स्थान 81 मतदान केन्द्र तोकेर प्रक्रिया अगाडि बढाएको छ। ज्यामिरी युवा क्लब ज्यामिरीको आयोजनामा आज पूर्वी चितवनको ज्यामिरीमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। पुष्पाञ्जली हस्पिटल प्राली भरतपुर र मेगा पोलिक्लिनिक खैरेनी 4 पर्साको संयुक्त सहकारीमा सम्पन्न शिविरमा करिब 300 बिरामीको स्वास्थ्य परीक्षण गरिएको मेगा पोलिक्लिनिकका संचालक विनोद नेपालले जानकारी दिनुभयो। सम्पन्न शिविरमा पेट, छाती, मुटुका साथै उच्च रक्तचाप र मधुमेहका बिरामीको समेत स्वास्थ्य परीक्षण गरिएको ज्यामिरी युवा क्लबका अध्यक्ष ध्रुव सापकोटाले बताउनुभयो। पुष्पाञ्जली हस्पिटल प्राली भरतपुरका मेडिकल विभाग प्रमुख डाक्टर भोजराज अधिकारीको नेतृत्वमा सम्पन्न शिविरमा बिरामीहरूको स्वास्थ्य परीक्षण गरिनुका साथै निशुल्क औषधि समेत वितरण गरिएको आयोजकले जानकारी दिएको छ। शिविरमा उक्त रक्त परीक्षण गरिएका बिरामीहरू मध्ये 31 जनामा मधुमेहको समस्या देखिएको डाक्टर अधिकारीको भनाइ छ। क्लब स्थापनाको 1 वर्ष पूरा भएको अवसरमा ज्यामिरी युवा क्लबले निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो। पूर्वी चितवनको रत्नगर दहसम मंगलपुरमा रहेको गाम वैशीको चेपाङ संरक्षण केन्द्रमा आश्रित चेपाङ बालबालिकाका लागि आज एक कार्यक्रमका बीच सिलाई मेसिन हस्तान्तरण गरिएको छ। श्री सत्य साई केन्द्र भरतपुर बाल विकासका बाल विकासका बाल बालिकाहरूको सहयोगमा सो सिलाई मेसिन हस्तान्तरण गरिएको हो। कार्यक्रममा सत्य साई केन्द्रका क्षेत्रीय अध्यक्ष रूपा सिडाई, उपाध्यक्ष भवानी प्रसाद श्रेष्ठ, सत्य साई केन्द्र भरतपुरका अध्यक्ष शशि अर्याल, पुरूषोत्तम अर्यालको सहभागिता रहेको थियो। कार्यक्रममा बाल बालिकाहरूलाई सत्य साई केन्द्रले बिहानीको खाजाको पनि व्यवस्था गरेको थियो। केन्द्रमा चितवनका पहाड़ी गाविस र मकानपुरका गरी 60 जना चेपाङ बाल बालिकाहरू आवश्यक सुविधा सहित अध्ययन गरिरहेका छन्। मागेर गुजारा चलाउने सो केन्द्रमा चरम खाद्यान्न अभाव रहेको केन्द्रका अध्यक्ष केपी किरण शर्माले जानकारी दिनुभयो। अब पालो अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ, नेपाल पत्रकार महासंघको अबको नेतृत्व कस्तो आउनु पर्ला जस्तो लाग्छ? ए वामपन्थी समूहको प्यानल, बी प्रजातान्त्रिक समूहको प्यानल, से जस्तो आए पनि केही हुने होइन। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ। जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44 55 वा 45 55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौ। पालो ट्राफिक खबरको यति बेला नानगढ टोडा बेरगंज सड़क खण्ड खुल्ला छ। त्यसै गरी नानगढ मोगलिन, मोगलिन 9 बिस काठमाडौँ सड़क खण्ड, मोगलिन दमौली पोखरा सड़क खण्ड र नानगढ प्रासीबु टोल सड़क खण्ड पनि खुल्ला छ। ट्राफिक खबरको साथमा फोटो पॉइंट फुल डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट, रत्नगर 100 चौक चितवन, फोन नम्बर 0556630063, मोबाइल नम्बर 9855061743। मौसम सम्बन्धी जानकारी, चितवन जिल्लाको भोलिको अधिकतम तापक्रम 37 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 20 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तै भोलि पानी पर्ने सम्भावना रहेको महाशाखाको भनाइ छ। मौसम हेरी स्वप्रति सजग भई आफ्नो खेत बालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ। अर्पण मौसम झुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। सम्बन्धी जानकारी सँगै हामी स्थानीय समाचारको अन्त्यमा छौं। तपाईँको गाउँठाउँमा पनि कुनै घटना दुर्घटना भएका छन् अनि सार्वजनिक चासोका विषयमा कुनै कार्यक्रमको आयोजना गर्दै हुनुहुन्छ भने हामीलाई सम्झनुहोला। हामीलाई सम्झने फोन नम्बर हो 0656325533 फ्याक्स नम्बर 0656325533। इमेल इन्टरनेटको सुविधा छ भने इमेल गर्न सक्नुहुन्छ। इमेल ठेगाना हो radio@gmail.com। अवस्था अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण सँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np बाट पनि संसारभरि के साथ सुनिरहनु भएको साँझ 6:30 बजेको अर्पण स्थानीय समाचार सकियो। सुजिता हमाल बिदा भयो, नमस्कार। यस अर्पण स्थानीय समाचारको साथमा शिखर हार्डवेयर रत्नगर 1 बकुलर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर 0556 560290, रङ रोगन सेनेटरी टोयलेट बाथरूम का फिटिङ सामानहरू, दक्ष प्लम्बर पेट्रोल को व्यवस्था का साथै एसएन पेट्स को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ।